فَلْتَقَطَهُ آلُ فِرْعَوْنَ. اب ہوتا کیا ہے، بچہ ڈال دیا جاتا ہے اس میں، آل فرعون اس کو اٹھا لیتے ہیں. لام قاف سوئے لقطہ، لقطہ کہتے ہیں گری پڑی چیز کو اٹھانا. یہاں مجھے یوسف علیہ السلام کا واقعہ یاد آ رہا تھا کہ ان کو کنویں سے اٹھایا گیا تھا، کنویں سے نکالا گیا تھا، اور یہاں ان کو دریا سے اٹھایا جا رہا ہے. فَلْتَقَطَهُ آلُ فِرْعَوْنَ، اور آل میں نوکر چاکر رعایا سب آتے ہیں، آل فرعون نے اس کو اٹھا لیا. کہا یہ جاتا ہے کہ وہ ٹوکری جو تھی یا کشتی جو تھی یا وہ ڈبہ جس میں موسیٰ علیہ السلام کو ان کی والدہ نے ڈال کر دریا کی نظر کیا تھا، وہ بہتا بہتا فرعون کے محل کے پاس آ گیا. لِيَكُونَ لَهُمْ عَدُوًّا وَحَزَنًا، تاکہ وہ بن جائے ان کے لیے، کون؟ موسیٰ علیہ السلام، عدوًا دشمن، وحزنًا اور غم کا سبب، غم کا ذریعہ. لیکن ان کو پتا تو نہیں تھا نا. آپ دیکھیے نا کہ انداز کیسا ہے، فرعون کی آل نے یا گھر والوں نے اسے دریا سے نکال لیا تاکہ وہ ان کا دشمن اور ان کے لیے غم کا سبب بن جائے. اب دیکھیے کہ جو تقدیر میں لکھا ہوتا ہے نا، انسان خود بخود اس کی طرف چل پڑتا ہے. بعض وقت انسان بہت بے بس ہوتا ہے. فرعون کتنے وسیع پیمانے پہ تدبیریں کر رہا تھا، شاید دنیا میں کوئی اور ایسی مثال نہ ملتی ہو کہ جس میں معصوم بچوں کا اتنا وسیع پیمانے پہ قتل عام کیا گیا، اور صرف ایک شخص کو بچانے کے لیے. اس نے کتنا شدید ظلم کیا، کس قدر ظلم ڈھایا، لیکن نتیجہ کیا نکلا، حاصل کیا ہوا؟ جس سے ڈر رہا تھا اس کو اپنے ہی پاس لے لیا، اس کو خود ہی اٹھا لیا. اِنَّ فِرْعَوْنَ وَحَامَانَ وَجُنُودَهُمَا كَانُوا خَاطِئِينَ، بے شک فرعون اور حامان اور ان دونوں کے لشکر خطاکار تھے. خطاکار ان کو کیوں کہا گیا؟ کہ وہ اپنی ظالمانہ تدبیروں سے اللہ کی تقدیر کو روکنا چاہتے تھے، اور اللہ کی تقدیر کسی کی تدبیر سے نہیں رکا کرتی نافذ ہونے سے. وقالت امرأت فرعون، اور فرعون کی بیوی کہنے لگی، قرۃ عین لی ولک، میری اور تیری آنکھوں کی ٹھنڈک. یعنی موسیٰ علیہ السلام جب فرعون کے سامنے اور اس کی بیوی حضرت آسیہ کے سامنے لائے گئے، تو بچے کو اٹھا کر حضرت آسیہ کیا بولی، قرۃ عین لی ولک، کتنا خوبصورت بچہ ہے، ہماری آنکھوں کی ٹھنڈک. کہا جاتا ہے کہ فرعون کی اولاد نہیں تھی، جس بنا پر حضرت آسیہ کی شدید خواہش تھی کہ کوئی بچہ اڈاپٹ کر لیا جائے. تو جب اس بچے کو دیکھا، اور وہ بہت ہی خوبصورت بچہ تھا، جیسا کہ ایک اور جگہ پر آتا ہے کہ وہ القیت علیک محبت منی، اللہ تعالیٰ نے موسیٰ علیہ السلام کی شکل پر ایک خاص قسم کی محبت اتاری تھی کہ جو بھی دیکھتا تھا اس کا دل اس کی طرف مائل ہوتا. ان اتنے خوبصورت بچے کو دیکھ کے کہنے لگی، قرۃ عین لی ولک، لا تقتلوه، اس کو قتل نہ کرو. جیسے یوسف علیہ السلام کے لیے بھی لفظ آتا ہے نا، لا تقتلوا یوسف، یوسف کو قتل نہ کرو. یہاں بھی موسیٰ علیہ السلام کے لیے کیا کہا جا رہا ہے، اس کو قتل نہ کرو، دشمنوں کے ہاتھ میں ہیں، اللہ تعالیٰ کس طرح بچا رہے ہیں. عقیدہ تقدیر جو ہے وہ انسان کو بالکل بے خوف کر دیتا ہے، اور خصوصاً موت کے بارے میں، کہ اگر موت لکھی ہے تو ٹال نہیں کی سکتا، اور اگر آنی نہیں تو کوئی لا نہیں سکتا. اور اسی طرح باقی چیزوں کا نقصان، وہ آج ہی مجھے کسی نے کٹنگ دی تھی اخبار کی کہ ابوظہبی میں 87 دکانیں جو ہیں وہ جل کے خاک ہو گئیں، اور اس میں سونا چاندی تک پگھل گیا، لیکن انہی دکانوں کے بیچ میں ایک دکان جو ہے اس کو کوئی نقصان نہیں ہوا. اور وجہ کیا تھی کہ اس کے آس پاس قرآن پاک کی آیات اور کچھ قرآن پاک کے نسخے وغیرہ تھے، اور وہ حیرت انگیز طریقے سے بیچ میں محفوظ تھی دکان. بہرحال اب تبصرہ نگاروں نے تو یہ لکھا ہوا تھا کہ کیونکہ اس پہ قرآن پاک کے نسخے تھے یا قرآن آیات لٹکی تھی، اس لیے یہ بچ گئی. یہ ایک بہت بڑی ریزن ہو سکتی ہے، لیکن ये भी सोचना चाहिए कि हो सकता है वो शख्स अपनी ज़कात पूरी देता हो और अपने फ़राइज़ पूरे करता हो, क्योंकि जिस माल में से सदका निकलता रहता है वो माल नुकसान से बच जाता है। लेकिन इन सब बातों से बड़ी बात यह है कि जिसे अल्लाह रखे उसे कौन चखे, कोई नुकसान नहीं दे सकता जब तक कि अल्लाह ताला न चाहे। यही चीज इंसान के अंदर बहादुरी पैदा करती है और फिर इसी जुर्रत और बहादुरी के साथ इंसान जिंदगी में आगे बढ़ता चला जाता है और बेहतरीन से बेहतरीन काम करता चला जाता है। वरना अगर आप खौफ का शिकार हो जाएं तो आप कुछ करने के काबिल नहीं रहते। अक्सर लोग कल में जीते हैं, आज में नहीं, या माजी के कल में या मुस्तकबिल के कल में। कुछ वक्त इसमें गुजर जाता है कि माजी में जो कुछ हमारे साथ हो चुका है वो क्यों हुआ, फलाने मेरे साथ ऐसा क्यों किया, फलाने ऐसा क्यों किया, मेरे साथ ऐसा क्यों हो गया। और कुछ वक्त इसमें गुजरता है कल क्या होगा, अभी क्या हो जाएगा, पता नहीं शाम भी होती है या नहीं, कल की सवेर कैसे हो। ये दो चीजें जो हैं, खौफ और हुज़्न, ये इंसान की दुश्मन है और ये निकल नहीं सकती जब तक कि इंसान को अल्लाह की जात पर मुकम्मल भरोसा ना। और ये आर्टिफिशियली नहीं आ सकता, इंसान के ऊपर ऐसी कैफियत आती है, ऐसा नहीं है कि ऐसा होना मुमकिन नहीं और कुछ लोगों के साथ होता नहीं, होता है, लेकिन उस पर काबू पाना जरूरी है। मूसा अलैहिस्सलाम की वालदा को अल्लाह ताला क्या फरमा रहे हैं, ला तखाफी वला तहज़नी, खास इंस्ट्रक्शंस हैं, लेकिन आगे आप देखेंगे कि वो मुब्तला हुई उसमें, क्योंकि नेचुरल है ना, मगर ओवरकम कर लिया। यानी ये नहीं हो सकता कि आपको खौफ ना हो या गम ना हो। दुनिया में कोई शख्स ऐसा नहीं कि जिस पर गम की कोई कैफियत न आई, ढूंढे से भी नहीं मिलेगा। इसी तरह कोई शख्स ऐसा नहीं कि जिसके दिल में मुस्तकबिल का खौफ न हो। हर एक के अंदर है, लेकिन कामयाब लोग कौन हैं, जो इन दोनों चीजों के वजूद के बावजूद, इन दोनों चीजों के होते हुए भी अपना काम करते चले जाते हैं और इन दोनों को दबा के रखते हैं, इन दोनों को अपने ऊपर हावी नहीं होने देते। क्योंकि अल्लाह ने आपको अशरफुल मखलूकात बनाया ना, आप इन पर काबू पाए ना कि इन्हें खुद पर काबू पाने दें। अल्लाह ने इनके मुकाबले में आपको सलाहियत ज्यादा बख्शी है और इसके लिए क्या सोच फायदेमंद हो सकती है कि अल्लाह ने मुझे किसी काम के लिए दुनिया में भेजा है, मुझे महज डरने और खौफ खाने के लिए नहीं भेजा, या मुझे सिर्फ गम मनाने के लिए नहीं भेजा। मेरे पैदा करने का कोई मकसद है, मुझे अल्लाह ने कुछ सलाहियतें दी है, मुझे उनको इस्तेमाल करना है। कब तक करना है, जब तक अल्लाह चाहता है। एक दिन करना है जिंदगी का, या एक साल करना है, या 10 साल या 100 साल, जब तक चाहता है करते रहेंगे। और जब वो वापस बुला लेगा तो अपने आप को हाजिर कर देंगे। लेकिन जब तक उसने जिंदगी दी है उसको महज खौफ और गम की नजर क्यों कर दिया जाए। ला तक्तुलू, वहीं से आवाज आई कि इसको कत्ल ना करें, क्योंकि ये बात तो खुल चुकी थी ना कि ये बनी इसराइल का बच्चा है और कहीं ये नुकसान न दे। लेकिन इसको अगर बेटा बना ले तो कितने ही फायदे हो सकते हैं, आसाई अनफाना हो सकता है, हमें बहुत फायदा दे। और नतखज़हू वलदा, या हम उसको अपना बच्चा ही बना ले। वहुम ला यशऊरून, और वो शऊर न रखते थे कि वो क्या बातें कर रहे हैं, कि वही बच्चा है उनके पास जिसको मारने के लिए बहुत सौ को मारा गया था। ये उनका ख्याल ये था ना कि अगर हम इसको खुद पालेंगे, खुद इसको बड़ा करेंगे, फिर ये हमारा वफादार होगा, हम इसे बेटा कहेंगे तो ये हमारा बेटा बन जाएगा, और इसको तो याद भी नहीं होगा वो किसकी औलाद है, और इस तरह ये हमारे लिए बहुत फायदे का होगा। असाई अनफाना, जब इसको इसके असल से काट दिया जाएगा और अपना बेटा बनाया जाएगा तो फिर तो ये हमें कुछ नुकसान नहीं दे सकता। अच्छा, आमतौर पर भी हम लोग ऐसे ही सोचते हैं ना, अपनी हिफाजत के कई मंसूबे बनाते रहते हैं, औलाद की तरफ से, माल की तरफ से, जॉब की तरफ से, बिजनेस की तरफ से, खुद को मुख्तलिफ तरीकों से इंश्योर कराते रहते हैं। लेकिन सारी इंश्योरेंस अपनी जगह रह जाती है जब अल्लाह का फैसला आता है, कुछ भी फायदा नहीं होता। وَأَصْبَحَ فُؤَادُ أُمِّ مُوسَى فَارِغًا، उधर मूसा अलैह सलाम की माँ का दिल फारिग हो गया। किससे फारिग हो गया? दुनिया की हर फिक्र से, और बस एक ही फिक्र उसमें आ गिरी कि मेरा बच्चा, उसका क्या होगा, पता नहीं कहाँ। हर माँ इस कैफियत को बहुत अच्छी तरह समझ सकती है कि जिसका बेटा उससे या जिसका बच्चा उससे जुदा कर दिया जाए, वो अपना खाना पीना हर नेमत भूल जाती, हर चीज से उसकी दिलचस्पी खत्म हो जाती है। अस्बह फुआद उम्मे मूसा फारिगा, मूसा अलैहि सलाम की माँ का दिल खाली हो गया सब्र से, शिद्दत गम से, सिर्फ एक ही फिक्र, एक ही दुख, एक ही दर्द और बेकरारी दिल में समा गई। इन कादत लतुब्दी भी, करीब था कि वो राज फाश कर बैठती, यानी ऐसी बेकरारी की कैफियत थी कि बोल उठती, लेकिन अल्लाह ने दिल मजबूत कर दिया। लौला अन रबतना आला कल्बेहा, अगर हम उसके दिल को मजबूत न बांधते, हम उसके दिल को सहारा न देते, तो इससे क्या पता चलता है? बहुत राज की बात है कि दिल अल्लाह के हाथ में है, उसके हवाले तो करें अपने आप को कि वो बांध दे आपका दिल। लौला अर रबतना अला कल्बिहा, यानी दिल का इलाज किसी के पास नहीं सिवाय अल्लाह के। दिल के ऊपर आने वाली हर कैफियत का इलाज अल्लाह के पास है। खौफ हो, गम हो, दुख हो, परेशानी हो, बेकरारी हो, इज़्तिरारी कैफियत हो, जैसे पीछे भी हमने पढ़ा, अम्मन युजीबुल मुस्तर, और मुस्तर खा मोमिन हो या काफिर हो, बेकरार कोई भी हो, कौन जवाब देता है उसकी बेकरारी का? वो यक्षिफ सू, कौन दूर करता है तकलीफों को? वही। लेकिन मुश्किल ये है और अजीब अफसाना ये है कि ऐसी कैफियत में हम बंदों की तरफ रुजू करते हैं और जिसके हाथ में सब कुछ है उसको भूल जाते हैं, उससे ताल्लुक कायम नहीं करते। फिर इस्लाह कहाँ से, फिर इलाज कहाँ से हो, फिर फायदा कहाँ से हो? लौला अन रबकना, अगर हम न बांधते, हम मजबूत न करते, हम ढारस न बंधाते। और वो क्या ढारस थी? वो वादा कि तुम सब्र करना, हम मूसा अलैहि सलाम को बखैरियत तेरे ही पास वापस लाएंगे। लितकूना मिनल मुमिनीन, ताकि वो हो जाए ईमान लाने वालों में से, मान जाने वालों में से। तकूना यहाँ मुअन्नस के लिए है, मुखातिब के लिए नहीं है, यानी ताकि उम्मे मूसा एतमाद करे। अल्लाह ताला अपने बंदों को तरह तरह के इम्तिहानों में डालता है, और ये सुन्नत है अल्लाह, इससे फरार हासिल नहीं किया जा सकता। अगर आप ये कहें कि हमारी जिंदगी ऐसे हो जाए कि उसमें कोई इम्तिहान ना, कोई आजमाइश ना, कोई मुश्किल ना हो, तो जब तक आप दुनिया में हैं ये नहीं हो सकता, मुमकिन ही नहीं। और ये हर एक के साथ होता है, अंदाज और तरीके और हालात मुख्तलिफ हो सकते हैं, लेकिन आजमाइश सबके लिए होती, मोमिन के लिए भी, काफिर के लिए, क्योंकि दुनिया तो है इम्तिहान की जगह। आजमाइश तो हो रही है कि हम किस वक्त में किस तरह का बिहेव करते हैं, और ऐसे हालात में जबकि खुद हमारा दिल हमारे अपने बस में ना हो। अब देखे ना, जबान को भी आप मुंह बंद कर सकते हैं, सील कर सकते हैं, कानों में भी उंगलियां दे सकते हैं, आंखें भी बंद कर सकते हैं, हाथ भी बांध सकते हैं, पांव को भी जंजीरें डाल सकते हैं, दिल का क्या करें, उसको कैसे बांधे? अगर वो किसी चीज में बेकरार है या गमगीन है या खौफ में है या कुछ भी कैफियत, तो दिल की कैफियत जो होती है शदीद तरीन कैफियत होती है, और ये बंदों के हाथ में नहीं हुआ करता, ना अपने हाथ में होता ना किसी और के हाथ में, ये सिर्फ रब के हाथ में। जैसे हदीस में आता है ना कि अल्लाह की दो उंगलियों के दरमियान होता है बंदे का दिल, पूरा कंट्रोल हमारे दिलों का उसके हाथ में। اس لیے آزمائش کے وقت جب تک اللہ کی طرف رجوع نہ کیا جائے پورے کا پورا، اس وقت تک اصلاح نہیں ہو سکتی، اس وقت تک کام نہیں بنتا. پھر اسی طرح یہ ہے کہ آزمائشیں بھی مختلف ہوتی ہیں، کچھ لوگوں کی کم ہوتی ہیں، کچھ کی زیادہ ہوتی ہیں. جتنا جس کا مرتبہ رتبہ ہوتا ہے، جتنا جس سے اللہ نے کام لینا ہوتا ہے، اتنی ہی اس کی آزمائش سخت ہوتی. یہ بھی یاد رکھیے، سب سے زیادہ انبیاء علیہ السلام کی آزمائش سخت ہوتی، لیکن جو شخص امتحان کے وقت ثابت قدم رہتا ہے، اللہ کا در نہیں چھوڑتا، اس کے دین کو نہیں چھوڑتا، اس کا راستہ نہیں چھوڑتا، اللہ بھی اس کو سنبھال لیتا ہے. اور یہ کس طرح اپنے آپ کو اللہ کے حوالے کرنا تھا، جیسے موسیٰ علیہ السلام کی ماں نے اپنے بیٹے کو حوالے کیا تھا. تھوڑی دیر کے لیے امیجن کریں، کیا آپ یہ کام کر سکتے ہیں کہ دل میں ایک خیال ڈالا جائے آپ کے دل میں، اور پھر آپ اپنے بچے کو جا کے سمندر کو چھوڑائیں؟ چھوڑیں گے؟ چھوٹا امتحان نہیں ہے. ایک ماں کے لیے اپنا بچہ سب سے زیادہ پیاری چیز ہوتا ہے، اور پھر وہ بچہ جو چھوٹا ہوتا ہے، اور وہ بچہ جس کو وہ دودھ پلا رہی ہوتی ہے. اس لیے آپ نے غور کیا کہ اللہ تعالیٰ خاص طور پر پہلے دودھ پلانے کا ذکر کرتے ہیں، کس کو دودھ پلاتی رہی، کیونکہ جب دودھ چھڑا دیا جاتا ہے پھر ذرا سی اس شدت میں کمی آ جاتی ہے، پھر ذرا بچے اور بڑے ہوتے ہیں، تھوڑا اور کم انڈیپینڈنٹ ہونے لگتے ہیں، تو تھوڑا اور کم کی اب اپنے آپ کو سنبھالنے لگتے ہیں. لیکن جتنی زیادہ اٹیچمنٹ ماں کی دودھ پیتے بچے کے ساتھ ہوتی ہے، اتنی دنیا کی کسی اور چیز کے ساتھ نہیں ہوتی. یہ محبت کی کیفیتوں میں، عقیدت کی اور اٹیچمنٹ کی کیفیات میں شدید ترین کیفیت ہوتی، اس سے زیادہ جذباتی منظر اور کوئی نہیں ہو سکتا. آپ یاد ہے کہ ایک دفعہ آپ صلی اللہ علیہ وسلم بیٹھے ہوئے تھے، تو اتنے میں ایک قیدی عورت پکڑ کر لائی گئی جس کا دودھ پیتا بچہ پیچھے رہ گیا تھا. وہ اس طرح دیوانگی کی کیفیت میں تھی کہ جس بچے کو دیکھتی اٹھا لیتی اور اسے دودھ پلانے لگتی، اور اس کی حالت پہ سب ترس کر رہے تھے. تو اس وقت آپ صلی اللہ علیہ وسلم نے لوگوں سے پوچھا کہ تمہارا کیا خیال ہے اس عورت کے بارے میں، کہ اگر اس کو اس کا بچہ مل جائے تو وہ اسے آگ میں پھینکے گی؟ آپ صلی اللہ علیہ وسلم ہر واقعے سے لوگوں کو سبق سکھاتے تھے، یعنی مشاہداتی انداز تعلیم تھا آپ کا. تو واقعہ ہوا تو اس موقع پر جب لوگ پوری طرح تیار ہیں بات سننے کے لیے، دلوں پہ اثر ہو رہا ہے، اس وقت ایک خاص بات سکھا دی جو اس موقع کی مناسبت سے ہو. فرمایا کہ اللہ اپنے بندے سے اس ماں سے بڑھ کر پیار کرتا ہے، وہ اپنے بندوں کو آگ میں نہیں پھینکنا چاہتا، لیکن اگر بندے خود ہی اس آگ سے نہ بچنا چاہیں تو اللہ تعالیٰ کیا کر سکتا. کیونکہ مشکل یہ ہے نا کہ اگر مفسد بندوں کو جنت میں اللہ تعالیٰ بھیج دیں ان پہ ترس کر کے، تو وہ کیا کریں گے وہاں جا کے؟ فساد ہی فساد، جنت کو بھی جہنم بنا دیں گے. اس لیے بہتر ہے ان کو جہنم میں ہی بھیجا جائے، ورنہ اللہ تعالیٰ کی محبت کم نہیں ہے بندوں سے. پھر ہمیں دیکھنا چاہیے کہ ہم کہیں دنیا میں تو نہیں فساد پھیلاتے، ہم ڈیزرو کرتے ہیں وہاں جانا. تو جب تک ہم ثابت نہیں کریں گے کہ ہاں ہم پورا امن لوگ ہیں، تو اس وقت تک لا يدخل الجنة قاطع الرحم، لا يدخل الجنة قطاط، قطاط چغل خور جنت میں نہیں داخل ہو سکے گا. کہنے کا مقصد یہ ہے کہ کوئی بھی چیز جو آپ کی زندگی میں انتہائی عزیز ہو، انتہائی محبوب ہو، انتہائی پیاری ہو، جیسے ایک ماں کا دودھ پیتا بچہ پیارا ہوتا ہے، جس کے بغیر وہ رہ نہیں سکتی، سو نہیں سکتی، کھا نہیں سکتی، اگر اس کو اللہ کے حکم پر وہ بھی چھوڑنا پڑے، کیا وہ تیار ہے اس قربانی کے لیے؟ کیا وہ ایسا کر سکتی ہے؟ تو جب تک انسان ایسی قربانیاں دیتا نہیں، وہ اللہ کے کام کے لیے چنا نہیں جاتا نا، کیونکہ انسان کسی نہ کسی لیول کے شرک میں مبتلا ہوتا ہے. ہم زبان سے دعویٰ کر رہے ہوتے ہیں کہ ہم اللہ سے سب سے بڑھ کے محبت کرتے ہیں، حالانکہ ہم اللہ سے نہیں کر رہے ہوتے، وہ صرف زبانی کلامی دعوے ہیں ہمارے، عمل نہیں ہے اس پر. عملی طور پر ہمارے دل میں کچھ اور ہوتا ہے، اور بعض اوقات اگر وہ چیز چھننے لگے تو ہم اللہ کا راستہ بھی چھوڑ دیتے ہیں. ہم کہتے ہیں اگر یہ نہیں، میری یہ مرضی پوری نہیں ہوتی، میرے دل کی یہ خواہش پوری نہیں ہوتی، تو میں اللہ کے دین پہ بھی نہیں چل سکتا، میں اللہ کے دین کا کام بھی نہیں کر سکتا. तो फिर इसका मतलब तो ये है ना कि असल तो आपकी अपनी ख्वाहिश नफ्स है जो आपके सर पे सवार है, और आपकी ख्वाहिश नफ्स है जिसने आपको पागल कर रखा है, और आपकी ख्वाहिश नफ्स है कि जिसके लिए आप जी रहे हैं, और ये दीन और इस्लाम और दीन की खातिर कुर्बानी और अल्लाह के रास्ते और ये सारी बातें, ये सब बहाने हैं सिर्फ वक्त पास करने के। आप देखिए कि थोड़ा सा टेस्ट ही तो था कि छोड़ो इस बच्चे को, डालो वहां, डाल दिया अल्लाह के हुक्म से, हम ले आएंगे वापस, उम्मीद रखो यकीन रखो। और वो वापस आया, लेकिन वो जो बीच का वक्त था वो काटना और गुजारना कितना मुश्किल था। अब देखिए कि हम में से हर एक की मोहब्बतें फर्क है ना, किसी को माल से बड़ी शदीद मोहब्बत है, किसी को घर से बड़ी शदीद मोहब्बत है, किसी को किसी इंसान से बड़ी शदीद मोहब्बत है। मोहब्बतों के मुख्तलिफ रूप होते हैं। हमें अपनी रूटीन से, अपनी लाइफ स्टाइल से, अपने खास तर्ज जिंदगी से, तो जब तक उससे निकलेंगे नहीं अल्लाह के काम के नहीं बन सकते। उस खौल को तोड़ना पड़ेगा, उसे कुर्बान करना पड़ेगा। आज उम्मत मुस्लिमा दुनिया में मुसलमान होते हुए, दीन के नाम लेते हुए, बहुत से लोग हजारों लाखों की तादाद में दीन के झंडे उठाते भी दीन के किसी काम के नहीं है। क्यों? इसलिए कि मकासिद और नीयतें और इरादे और ख्वाहिशात कुछ और हैं, दीन नहीं है, नाम है बस दीन का, लेकिन अंदर कुछ और है। इसीलिए जब तक अंदर तक की इस्लाह नहीं होती, नबी सल्लल्लाहु अलैहि वसल्लम का कमाल यह है कि आपने हकीकी मानों में तज़किया किया था, तो जब तक अंदर तक की इस्लाह नहीं होती काम नहीं चलता। चूंकि उम्मे मूसा ने अल्लाह के हुक्म पर बच्चे को दरिया में डाल कर अपने हाथों से, आप देखिए ना, एक होता है कि फिरौन के सिपाही पहुंच जाते, बच्चा छीन के ले जाते, वो दैट वॉज समथिंग डिफरेंट, और एक है अपने हाथ से बच्चा जाके वहां डालना, ये दो मुख्तलिफ कैफियात है। जब कोई छीन लेता ना तो आप मजबूर है, बेकार सब छिन गया, और जब आप अपने हाथ से सबमिट करते हैं कोई चीज, खुद देते हैं जाके, एक होता ना माल चोरी हो गया, और एक ये कि खुद उठा के दिया, फर्क है ना इन दो कैफियात में। एक ये है कि खुदा न खासा बीमारी आ गई जिसने आपको मशगूल कर लिया, और एक ये कि आपने अपने सारे वक्त को खुद अपनी चॉइस के साथ अल्लाह के काम में लगाया, अल्लाह की इताअत में लगाया, फर्क है इन दो चीजों। ये एक दो दुआएं मैं आपको बताती हूँ कि ऐसी कैफियत में इंसान जब किसी खास चीज की मोहब्बत में, या किसी अपनी खास आदत में, या किसी भी ऐसी चीज की गुलामी में इंसान मुब्तला हो जाए कि जिससे बाहर ना आ सके, तो फिर क्या दुआ पढ़नी चाहिए? अल्लाहुम्मा इन्नी अस्अलुका ईमानन युबाशिरु कल्बी व यकीनन सादिकन हत्ता आलमा अन्नहु लन युसीबनी इल्ला मा कतबतली وإنما أصابني أصابني لم يكن ليخطئني وما أخطأني لم يكن ليصيبني। اے اللہ, میں تجھ سے ایسے ایمان اور یقین کا طالب جو میرے دل کی گہرائیوں میں پیوست ہو جائے, حتیٰ کہ مجھے یقین ہو جائے کہ جو تکلیف تو نے میرے لیے مقدر کی ہے اس کے علاوہ کوئی تکلیف مجھے پہنچ نہیں سکتی, اور میں جس تکلیف میں مبتلا ہوا ہوں وہ ٹلنے والی نہ تھی, اور جس تکلیف سے میں بچ گیا ہوں उसमें गिरफ्तार नहीं हो सकता था, क्योंकि तूने नहीं करना था ना। अल्लाहुम्म इन्नी अस्अलुका ईमानन अहतदी बिही व नूरन अक्तदी बिही व रिज़्क़न हलालन अस्तफी बिही, अल्लाहुम्म जअलनी उहिब्बुका बिक़ल्बी कुल्लिह व उर्दीका बिजहदी कुल्लिह। ऐ अल्लाह, मैं तुझसे ऐसे ईमान का तालिब हूँ जिससे मैं हिदायत हासिल करता रहूँ, और ऐसे नूर का मुतमन्नी हूँ जिसकी रोशनी में चलो, और इसके हलाल का मतलाशी हूँ जिस पे कनात करूँ। ऐ अल्लाह, मुझे ऐसा बना दे कि दिल की गहराइयों से तुझसे मोहब्बत करूँ, और अपनी सारी कोशिशें तेरी रजा हासिल करने के लिए सर्फ कर दूँ। अल्लाहुम्मा जअल हुब्बी लका कुल्लिही व सअयी कुल्लिही फी मरदातिक, अल्लाहुम्मा मा ज़वैता अन्नी मिम्मा उहिब्बु फजअलहु कुव्वतन ली फी मा तुहिब्बु वजअलनी लका कमा तुहिब्बु, اللهم احفظني بالاسلام قائما وقاعدا وراقدا ولا تشمت بي عدوا ولا حاسدا। अल्लाह, मेरी तमाम तर मोहब्बत और सारी कोशिशें अपनी रजा के लिए वक्फ कर ले। अल्लाह, मेरी जिस पसंदीदा चीज को तूने मुझसे रोक रखा है उसे मेरे लिए बायस कुव्वत बना, और अपना महबूब और पसंदीदा शख्स बना। अल्लाह, इस्लाम के जरिए से मेरी हिफाजत फरमा, मैं खड़ा बैठा या सोया हुआ हूँ और मेरे दुश्मन और हासिद को मेरी वजह से खुश न कर। तो यहाँ मूसा अलैहि सलाम की वालदा का इम्तिहान क्या था? अपने हाथ से डालो इसमें, अपने हाथ से अपना बच्चा दरिया में डालो। चलते जाए साथ साथ एक बच्चा उठा के मूसा अलैहि सलाम की वालदा के तसव्वुरात में और डाले उसको पानी में। तो जब उन्होंने डाल दिया तो अल्लाह ने उनका दिल संभाल लिया